तपाईले सुन्नु छ हिमाल डेन्टल हस्पिटलको प्रस्तुति दीपक संगम बिसी र टिकापुनका आवाजमा सजिएको यो गीत जयको सीआरबीटी नम्बर छ 0160024796 पीआरबीटी नम्बर 6053143। हिन्दूहरूको महान पर्व विजयादशमी 2070 पावन अवसरमा उद्योगी व्यापारी एवं सम्पूर्ण खाद वर्गहरूमा आर्थिक उन्नतिका साथै सुख शान्ति समृद्धि अनि उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। सन्दीप फोटोकपी एन्ड कम्प्युटर सेन्टर, खोडपे बजार, बैतडी। बोली मीठी खूब जाऊकी बसोधन बोले बनाया हो सरुसन इतनी की रूप जाऊकी बसोधन मल्ली सोडाडा Yeah. नमस्कार, म दीपक संगम बिसीका तर्फबाट आए। हर्ष उल्लाससित आएको विजया दशैं तथा शुभ दीपावलीले तमरा अपुरा कामलाई पुरा गरौ, घर दैलोमा खुसीले छायालौ र यात्रा गर्दाछौ सफल यात्राको कामना। साथै इष्टकुले देवता श्री लाटा भूमराजले सबैको रक्षा गरून्, यही मेरो शुभकामना तमु सबैलाई।